जी 20 मिनट की ब्रेक है अब आपके लिए, जल्दी से आ जाइएगा। तो मेरा रोल नंबर 101 है, तो मैंने सोचा कि कुछ बात भी कर लेते हैं अच्छी सी। आज का सबक बहुत ही अच्छा था, अल्हम्दुलिल्लाह बहुत सारी चीज़ें हमें पता चली। बस अल्लाह ताला से यही दुआ है कि हम इस पे कायम रहें और इस्तकामत दें, कि आज हमें पैगाम पता है, आज हमें यकीन है कि अल्लाह ताला ही कादर है, हमारी मुश्किलात हमारी मुसीबतें सब जो भी हैं गुजर जाएंगी, और वो सब अल्लाह ताला की ही उन्हीं की कहने कहे पर आई हैं, और वही बेहतरी है, वही उनकी रहमत है। बस अल्लाह ताला जब सख्त वर्ड सख्त हालात आए तो ये अवेयरनेस, ये ख्यालात, ये सारी की सारी फीलिंग्स, ये सारी की सारी बातें उस वक्त हमारे दिल में रखे, और ये ना हो कि जब इम्तिहान का वक्त आए उसी वक्त हम फेल हो जाएं। अभी तो हमें अवेयरनेस है, अभी तो हमें ये रियलाइजेशन है। बस अल्लाह ताला हर पूरी ज़िंदगी साथ रखे, और इतनी बड़ी रहमत की, इतनी बड़ी नेमत की कि हम कुरान पढ़ रहे हैं, साथ साथ उसके मायने पढ़ रहे हैं, उस पर अमल करने की दिन रात कोशिश कर रहे हैं, बस कहीं आगे जाके ये साथ छूटे ना मरने से पहले। अल्लाह ताला बस मरते दम तक बहुत अवेयर रखे, बहुत कॉन्शियस रखे, और इंशाल्लाह ताला हमारा साथ सबके साथ साथ रखे। जजाक अल्लाह खैर, अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातुहू। अस्सलाम वालेकुम, मेरी आवाज़ आ रही है जी? मेरा नाम शगुफ्ता है, और आज का लेसन सुभान अल्लाह बहुत बहुत बहुत अच्छा था। बस अल्लाह ताला इस पर अमल करने वाला बनाए। इस वक्त हम बैठकर इतनी सारी नियत करते हैं कि हम सिर्फ और सिर्फ अल्लाह को ही अपना वली बनाएंगे, सारी चीज़ें ना, लेकिन क्या होता है कि आफ्टर लेसन जब हम खड़े होते हैं तो फिर वो वाला असर नहीं होता है जो इस वक्त होता है। तो बस अल्लाह से यही दुआ है कि अल्लाह ताला जो है हमेशा ही हमें अपने जो हम नियत करते हैं उस पर कायम रखें। आमीन। और दूसरी बात मुझे ये पूछनी थी उस्ताद से आपसे कि हम लोग अभी स्टूडेंट हैं, अभी हम लोग अल्हम्दुलिल्लाह साहिब 7th पारे पर हैं। मेरा दिल करता है मैं अपने जो भी हमारे फ्रेंड्स हैं, अड़ोस पड़ोस हैं, नॉन मुस्लिम, क्योंकि मुसलमान जो मेरे जो हैं उनको मैं जितना बता सकती थी उनको बताया, उनको जितना मानना था माना, दूसरे लोग मुझे वहाबी और पता नहीं क्या क्या कहते हैं, आई डोंट केयर। अच्छा, मेरा दिल बात नहीं कर पाती, मुझे डर लगता है कि वो लोग सामने कोई ऐसी बात पूछ लेंगे जिसका मेरे पास जवाब नहीं होगा तो फिर उसका क्या होगा, तो इस वजह से मैं खामोश रहती हूँ। मीनवाइल अगर हम लोग स्टूडेंट के दरमियान ही में हमारा अगर इंतकाल हो जाता है तो क्या अल्लाह ताला हमसे ये सवाल करेंगे कि तुमने पैगाम आगे क्यों नहीं पहुँचाया? क्योंकि हमारी इंटेंशन अच्छी है, लेकिन ये कि मैं डरती हूँ अभी कि नहीं, अभी मैं तैयार नहीं हूँ इस चीज़ के लिए, तो प्लीज़ ये बताइए कि मुझे बड़ा डर लगता है इस बात की कि कल के दिन कुछ हो गया तो मैं क्या जवाब दूंगी अल्लाह को, कि मेरे पास इल्म था। घर वालों को अल्हम्दुलिल्लाह मैं कोशिश कर रही हूँ, बच्चे वगैरह जितना मैं कर सकती हूँ इतना। अच्छा, तीसरी ये एक चीज़ है कि आज का लेसन से मुझे अपने एक सवाल का जवाब मिल गया जो जिसको मैं बहुत सोचा करती थी। मेरी मदर इन लॉ वो हॉस्पिटल में है अभी, और उनको इतनी तकलीफ है, इतनी तकलीफ है कि कोई सोच भी नहीं सक रहा, इतनी उनको तकलीफ है। शी टोटली लॉस्ट हर मेमोरी, उनके पूरा जिसम वो खड़ी नहीं हो पाती है, हो पा रही इस वक्त। उनको एस्मा है, उनको हर्निया है, उनको हार्ट का, उनके आर्टरी ब्लॉक्स हो गई हैं। अच्छा, तो मैं जब लास्ट टाइम जब उनसे मुलाकात हुई थी परसों, तो मैंने ये देखकर पूरा रास्ता सोचती रही कि अल्लाह ताला आप तो कभी किसी नफ्स पर इतनी आजमाइश नहीं डालते जितना वो बर्दाश्त नहीं कर सक रहे। ये इस वक्त इतने हालात में, इस तरह के हालात में वो डिमांडिंग भी बहुत हैं, घर का ही खाना चाहिए, कंपनी चाहिए पूरा वक्त, जो हम नहीं कर पा सकते हैं। तो अभी मुझे उस्ताजा के बात से पता चल गया कि बहुत सारी चीजें ऐसी होती हैं जो दूसरों को भी उससे सबक मिलता है। और मैं ये देख रही थी कि जब भी मैं हॉस्पिटल से आती हूँ, मेरी एक अलग तरह की नमाज होती है, थोड़ा ज्यादा लगाव के साथ होती है। और अपने बुढ़ापे के लिए मैं ज्यादा अच्छे तरीके से दुआ करती हूँ कि अल्लाह ताला इस तरह का मत कीजिएगा, प्लीज अल्लाह ताला उससे पहले ले लीजिएगा। तो ये मैं देखती हूँ कि मुझे इससे, ऐसा तो नहीं कहना चाहिए, फायदा पहुँचता है, लेकिन अमल का पता चलता है। जजाकअल्लाह खैर, सॉरी मैंने टाइम बहुत ले लिया। अल्लाह السلام علیکم ورحمت اللہ وبرکاتہ. آج کا رکوع تو ماشاءاللہ بہت ہی اچھا تھا, اور مجھے ایسا لگا کہ بس مجھے اپنی زندگی کا قصہ پورا سامنے آ گیا, کیونکہ اللہ کی رحمت جو مجھے ملی ہے وہ شروع میں تو نعمتوں کے ذریعے ملی تھی, اور میں اس کی قدر نہیں کری تھی, اور بڑی مگن مست تھی, کبھی ہوش ہی نہیں تھا, نماز کبھی پڑھتی تھی کبھی چھوڑتی تھی, کبھی کچھ کر لیا کبھی کچھ نہیں کر لیا. لیکن جب مصیبتیں آنے پڑی تو اللہ تعالیٰ جیسا اس رکوع میں ہے کہ موڑ دیتا ہے وہ اس کو اور اپنی رحمت دینا چاہتا ہے, تو اللہ تعالیٰ نے مجھ پر اتنا بڑا رحم کیا کہ مجھے مصیبتیں دیں, اور میں اس کا راستہ ڈھونڈتے ہوئے کہیں اور سے, مجھے لگا کہ اب اس مصیبت سے میں نہیں نکل سکتی ہوں, تو پھر میں قرآن پکڑ کے بیٹھ جاتی تھی, میں پڑھ بھی نہیں سکتی تھی, بس میرے آنسو موٹے موٹے آنسو گرتے رہتے تھے. اس کے بعد پھر آہستہ آہستہ جب مصیبتیں آنے لگی تو میں عادی ہوئی اور کھول کے پڑھنے لگی, پھر اس کا ترجمہ دیکھا, پھر تفسیروں پہ آئی, ہوتے ہوتے میں یہاں تک پہنچ گئی کہ جب میں یہ سب پڑھتی تھی دیکھتی تھی اور مجھے سکون ملتا تھا تو میں دوسروں کو بھی بتاتی تھی, بتاتے بتاتے میں جو ہے پڑھانے بھی لگ گئی اور پڑھنا لگ گئی, اور اس کا شوق مجھے ایسا لگا کہ بس اب مسلسل میں یہ ڈھونڈتے رہتی ہوں کہ میں کہاں سے پڑھوں کیا کروں. اور دوسری پریشانی یہ تھی مجھے کہ میں باہر نہیں جا سکتی تھی گھر سے, کچھ مجبوریاں تھی, اور آج بھی وہی مجبوریاں تو نہیں رہی, دوسری مجبوریاں ہیں, لیکن مجھے پھر یہ کلاس گھر میں ہی دلا دیا اللہ تعالیٰ, اور اس طرح اس کی رحمت جتنے میں گنوں کم ہیں اور جتنا میں شکر ادا کروں کم ہے. تو مجھے تو ایسا دکھ رہا کہ یہ رکوع میری زندگی کے بارے میں تھا, اور اسی میں میں جو ہے سو دیکھی کہ یہ یعرفونا کما یعرفونا ابناہم میں بھی مجھے ایسا لگا کہ میں جانتی پہچانتی تو تھی لیکن ماننے تیار نہیں تھی, اس لیے جو ہے اللہ تعالیٰ مجھے مصیبتیں دے کے اس میں مجھے رحمت دی ہے, اور میں انجانے میں اللہ تعالیٰ کو اپنا ولی بنا لی, مصیبتوں کے وقت اسی کو پکڑ لی, اسی پہ بھروسہ کیا, اور یہی جان لیا کہ وہی مجھ سے مصیبت ہٹا سکتا ہے, اور پھر میں اپنا ایمان بڑھا لی, نماز میں پابند ہو گئی, اور دوسرے اسی سے دعا کرنے لگی, اسی سے مدد مانگنے لگی, اور اسی سے چمٹ گئی. تو اس طرح جو ہے وہ مجھ پر رحمت فرمایا, اور میں قرآن سے جڑ گئی, اور میرا تعلق اللہ سے جڑ گیا, اور شرک سے نکل گئی الحمدللہ. اور الحمدللہ اللہ نے مجھ پر بہت بڑا رحم کیا ہے. اور دوسری چیز, کل استاذہ آپ بولے تھے کہ الحمدللہ کی پانچ صورتیں ہیں جو جس میں الحمدللہ شروع ہوا ہے, اور آخری آیت الحمدللہ سے جو ختم ہوئی ہیں وہ سورے ہیں, سورے اسراء, سورے نمل, سورے صافات, سورے زمر اور سورے جاسیہ. یہ پانچ سورے مجھے ملے جس کے اوپر الحمدللہ سے یہ صورتیں ختم ہوئی ہیں. جزاک اللہ. السلام علیکم. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. الحمدللہ. جی آج کا رکوع پڑھ کے تو بس بالکل بہت ہی دل کو اثر ہوتا ہے کہ واقعی یہ چیز کہ اللہ تعالیٰ کی کی رحمت، اس کی جو چیزیں ہمیں عطا کرتا ہے اس میں بھی، اور جو ہمیں تکلیفیں اور مصیبتوں میں ڈالتا ہے اس میں بھی ہے. اور بالکل اس میں کوئی شک نہیں کہ انسان جب اس پہ بہت رحمتیں ہوں تو وہ انسان بالکل ہی اپنے اسی زندگی کی ڈگر پہ چلتا رہتا ہے اور کوئی اسے کوئی فکر نہیں ہوتی بس. اور بعض دفعہ تو اتنا دور چلا جاتا ہے کہ پھر واپس آنا بھی مشکل ہو جاتا ہے. اگر اللہ تعالیٰ یہ مصیبتیں ہم لوگوں پہ نہ ڈالے اور ہمیں تو ہم واقعی بے قابو ہو جائیں، بہت زیادہ مہربانیاں ہو جائیں تو وہ بالکل ہی بھول جاتا ہے. تو واقعی اللہ تعالیٰ نے یہ سب چیک رکھے ہوئے ہیں کہ اس کو انسان کو اس کی حدوں میں رہنے کے لیے. تو واقعی اور اسپیشلی یہ جو آیت 17 ہے کہ یمسسک اللہ بضر فلا کاشف لہو الا ہو، یمسس بہت یقین پکا ہو جائے تو پھر تو ہم بالکل ہی بھٹک نہ سکیں. لیکن بس وہی ہے کہ انسان کی فطرت ایسی ہے کہ بس مشکلوں میں پھر اسے انسان جو ہے وہ اس طرف آتا ہے، اگر خوشیاں ہوں تو پھر وہ ان چیزوں کو بھول جاتا ہے. اللہ تعالیٰ ہمیں اسی چیز پہ قائم رکھے اور اللہ تعالیٰ اس پہ عمل کی توفیق دے. بس یہ میں کہنا تھا. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. الحمدللہ استاذہ بہت ہی خوبصورت سورت ہے سورہ الانعام، اور ہر آیت جو ہے بہت زیادہ ٹچی ہے، مطلب دل کو ہلا دینے والی ہے، چھونے والی آیات ہیں. کیونکہ ساری آیات میں اللہ سبحانہ و تعالیٰ کا ذکر ہے تو اس وجہ سے دل میں بہت زیادہ، یہ پہلی بھی لاسٹ ٹائم جب آپ نے رمضان میں پڑھی تھی تو بہت زیادہ اثر ہوا تھا، اور اب ایک ایک لفظ سن کے وہ اتر رہا ہے دلوں میں الحمدللہ. اور یہ جو بات ہے کہ جب مشکل آتی ہے اور اسی کے بعد خیر آتی ہے، یہ بالکل ایسا رہا کہ ساری ساری رات تڑپتی رہتی تھی، بیڈ پہ مجھے نیند نہیں آتی تھی، بہت بے چینی ہوتی تھی اور تکلیفیں بہرحال. اور لیکن ایک رات بس یہی ذہن میں بات آئی کہ میں کیوں، بس ایک خیال تھا اللہ کی طرف سے کہ تم جو بڑی تڑپ رہی ہو بغیر پانی کی طرح، جیسے مچھلی ہوتی ہے جس تڑپتی رہتی ہے، اس کو پیاس ہوتی ہے، پانی کی طلب ہوتی ہے، وہ خیال میرے ذہن میں آیا الحمدللہ کہ کیوں تم تڑپ رہی ہو، اٹھو اور تہجد پڑھو. اور اس دن کا دن ہے اور آج کا دن ہے. تہجد اٹھنے کی جو مجھے عادت پڑی ہے وہ اسی رات سے پڑی، اور وہ اسی تکلیف کے بعد پڑی کہ جو ہم لوگ بعض دفعہ ہمیں کوئی تکلیف ہو جاتی ہے، راتوں میں نیندیں نہیں آتی، کسی بھی ریزن سے ہو سکتا ہے، تو اس وقت کو ہم اللہ کی یاد میں لگائیں، رات کو اٹھیں، نمازیں پڑھیں، تہجد پڑھیں، اس کے علاوہ بھی جتنے بھی پڑھ سکتے ہیں اس وقت کو یوز کر لیں، ہم اس وقت کو ایک یوزفل ٹائم بنا لیں اور اللہ کے سامنے روئیں، اپنی تکلیف بیان کریں. اور وہی ہے کہ اس تکلیف نے ایک ایسا خیر نکالی کہ اس کے بعد سے بس یہ ہوتا ہے تہجد جو ہے وہ ہر حال میں کرنی ہے انشاءاللہ. تو بس یہی ہے کہ اللہ تعالیٰ اس طرح دکھاتے ہیں، تکلیفیں لاتے ہیں، اس کے ذریعے رحمتیں بھی نازل فرماتے ہیں ہم پہ. بس یہی مجھے اپنی ایک بات شیئر کرنی تھی. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. ثم لبيك لبيك لا